नमस्कार। सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले पार्टीभित्र नोकरशाही प्रवृत्ति देखिएकोले आफू त्यसको विरुद्धमा उत्रिएको बताउनु भएको छ। चीन भ्रमणबाट स्वदेश फर्केका डाक्टर भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पार्टीमा अहिले संगठनलाई आफ्नो कब्जामा लिने र आफू अनुकूल जलप लगाउने प्रवृत्ति देखिएको बताउनुभयो। विराटनगरमा पनि आफूले यसकै विरुद्ध आवाज उठाएको भन्दै भट्टराईले त्यस विरुद्ध लड्ने बताउनुभयो। यही पार्टीलाई नयाँ विचारका आधारमा रूपान्तरण गरेर नै आफूले भन्दै आएको नयाँ शक्ति निर्माण हुने भट्टराईको भनाइ छ। उहाँले पार्टीलाई नयाँ शक्तिको रूपमा रूपान्तरण गर्न मोहन वैद्य किरणको नेकपामा पार्टी एकता गर्नु अनिवार्य रहेको बताउनुभयो। युद्धकालमा बनेको संगठनको आधारमा अब पार्टी चल्न नसक्ने भन्दै उहाँले विचार र संगठनात्मक रूपान्तरण जसरी जरुरी रहेको बताउनुभयो। त्यसको लागि विशेष महाधिवेशन बोलाउनु पर्ने भन्दै भट्टराईले त्यसैले मात्रै समस्या समाधान गर्ने बताउनुभयो। धोबीघाट गठबन्धन पवित्र रहेको भन्दै उहाँले त्यसको औचित्य अझै पनि उत्तिकै रहेको बताउनुभयो। आफ्नो चीन भ्रमणका क्रममा केही राजनीतिक भेटघाट भए पनि यो अनौपचारिक भ्रमण रहेकोले खासै महत्व नराख्ने बताउनुभयो। व्यवस्थापिका संसदको संसदीय सुनवाई विशेष समितिले सर्वोच्चका न्यायाधीशका लागि सिफारिस भएका नामहरू पुनर्विचार गर्न न्याय परिषदलाई भन्न नसक्ने भएको छ। समितिको सिंहदरबारमा बसेको बैठकमा माले र माओवादी सभासदहरूले निर्णय पुनः विचार गर्न न्यायाधीश न्याय परिषदलाई भन्नुपर्ने बताएका छन्। तर समितिका सभापति कुलबहादुर गुरुङले भन्नुभयो, समितिको नियमावलीमा सिफारिस गर्नु नभई अस्वीकार वा स्वीकृत गर्न सक्ने व्यवस्था रहेको जानकारी गराउनुभयो। उहाँले सुनवाई प्रक्रिया अघि बढिसकेको भन्दै पुनर्विचारका लागि आग्रह गर्न नसकिने स्पष्ट पार्नुभयो। समितिको बैठक अहिले जारी छ। सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषदले 8 न्यायाधीशको नाम सिफारिस गरेको छ। न्याय परिषदले सिफारिस गरेका अधिकांश न्यायाधीशहरू विवादमा परेका कारण व्यवस्थापिका संसदको सुनवाई संसदीय सुनवाई समितिले न्याय परिषदबाट सिफारिसको फाइल मगाएर छलफल गरिरहेको छ। नेपाल निजामती कर्मचारी युनियनको नयाँ कार्य समितिका लागि निर्विरोध नभएका र सहमति जुट्न नसकेका पदहरूमा अहिले मतदान भइरहेको छ। युनियनको अध्यक्ष महासचिव र कोषाध्यक्ष सहित केही पदमा निर्विरोध भए पनि अन्य पदहरूमा सहमति हुन नसकेपछि मतदान भएको हो। रत्नगर स्थित होटल स्टार ब्याङ्कुटमा बिहान 10 बजे सुरु भएको मतदान अब केही बेरमा सकिनेछ। मतदानमा देशभरबाट आएका करिब 573 जना प्रतिनिधिले सहभागी युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, 4 सचिव, महिला केन्द्रीय सदस्य लगायत अन्य पदहरूमा मतदान भएको युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद प्राजुलीले जानकारी दिनुभयो। युनियनको वरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद पोखरेल, विष्णु बहादुर रायमाझी, महेन्द्र प्रकाश शर्मा, महिला उपाध्यक्षमा दुर्गा देवी आत्रे र वृन्दा कुमारी नेपालको उम्मेदवारी परेको छ। खुल्लातर्फ 4 सचिवका लागि 15 जनाले उम्मेदवारी दिएका छन्। सचिव पदमा कमला पोखरेल, केशव प्रसाद गौतम, गोपाल प्रसाद ढकाल, नवराज सुवेदी, नवराज जैसी, नारायण प्रसाद शर्मा, दुर्गा प्रसाद भुइयाल, मनोज कुमार सुनवार, विष्णु प्रसाद गेवाली, राजु प्रसाद औप्रेदी, टंकनाथ पौडेल, राजेन्द्र बुढाथोकी, लीलाधर अर्याल, सुभाष कुमार कोइराला र रामकुमार कोइरालाको उम्मेदवारी परेको छ। श्रेणी विहीन उपाध्यक्षका लागि सोमनाथ कोइराला र शङ्करपुरी पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्षतर्फ देवेन्द्र कुमार खत्री, धनराज राई, महेश पन्त र शङ्कर बस्नेतको उम्मेदवारी परेको छ। त्यस्तै पश्चिमाञ्चलमा किरण राज तिवारी र जयसोर पन्थी, मध्य पश्चिमाञ्चल उपाध्यक्षमा नन्दराम चौलागाई, पदमबहादुर सिजी, विष्णु दत्त रेग्मी, शान्तराज अधिकारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकारी यदुनाथ खनालले जानकारी दिनुभयो। युनियनको छैटौं अधिवेशनमा अध्यक्ष र महासचिव पद सहित केही पदहरू भने सर्वसम्मत भएका छन्। अध्यक्षमा पुनः सुबोध कुमार देवकोटा, महासचिव माजिद बहादुर मडै र कोषाध्यक्षमा नवल कुमार मल्ल सर्वसम्मत निर्वाचित भएका हुन्। निर्विरोध हुनेमा मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी, मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगत बहादुर मगर, मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्षमा प्रदीप दिलीप कुमार श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा प्रेमबहादुर निदाल, केन्द्रीय स्तरका कार्यबाट क्षेत्रीय उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। नारायणगढ मोगलिन सडक खण्ड अन्तर्गत जुकेडीमा आज बिहान भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ। बिहान करिब 9 बजेतिर भएको दुर्घटनामा 11 जना घाइते भएका छन्। मृत्यु हुनेमा चितवनको खैरिनी गाउँ विकास समिति वडा नम्बर 4 निवासी 65 वर्षीय केशव माया राउल र जुटपानी गाविस वडा नम्बर 4 जुट निवासी 81 वर्षीय मैया थापा रहेको जिल्ला प्रहरीकाले चितवनले सुनाएको छ। नारायणगढबाट मोगलिनतर्फ जाँदै गरेको G1 2807 नम्बरको बसलाई सोही दिशातर्फ चाँदै गरेको 1157 नम्बरको टाटा सुमोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको नासार्ख 5696 नम्बरको बससँग ठुकिँदा दुर्घटना भएको प्रहरीले सुनाएको छ। घटनास्थलमै मृत्यु भएका दुवैजना सुमोका यात्रु रहेको प्रहरीले सुनाएको छ। दुर्घटनामा परि घाइते भएका 3 वटै सवारी साधनका 11 जना घाइतेहरूको भरतपुरका 2 वटा मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको छ। नाइजेरियामा बोको हराम समूहले अपहरण गरेका बालिकाहरूको खोजीमा अमेरिकी सेना सक्रिय रहेको सार्वजनिक भएको छ। ती 200 बालिकाहरूको भिडियो सशस्त्र इस्लामिक विद्रोही बोको हरामले सार्वजनिक गरे लगत्तै यो विषय पनि सार्वजनिक भएको हो। सेटेलाइटको माध्यमबाट नाइजेरियाली सरकारसँग मिलेर बालिकाहरूको खोजी कार्य सुरु गरिएको बीबीसीले जनाएको छ। ती बालिकाहरूको खोजीमा एक ड्रोन विमान परिचालन गरिने अमेरिकी सुरक्षा निकायले जनाएको छ। र चितवनको सौराहामा जारी प्रथम गैंडाकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टर फाइनलको खेल सुरु हुँदैछ। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा यङ स्टारका वसती र हर्दी युवा समाज भण्डारा बीच प्रतिस्पर्धा हुनेछ। यसअघि यङ स्टारले त्रिवेणी युथ क्लब मोगलिन र भण्डाराले रामपुर फुटबल क्लब रामपुरलाई पराजित गरेका थिए। खेल दिउँसो 3 बजेपछि बाघमारा सामुदायिक वनको सौरमा सुरु हुनेछ। हिजो भएको खेलमा एनएफसी नानगढले वीरेन्द्रनगर फुटबल क्लबलाई 8-0 गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ। जेठ 5 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 1,11,111 तथा उपविजेताले 55,555 रुपियाँ पाउनेछन्। आन्तरिक पर्यटन प्रबन्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले सौरा युवा समाजले प्रतियोगिता आयोजना गरेको हो। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।